Book 2 سبعون ستر ستر الرغبة في فعل شيء كاهي आवडणे كاهي आवडणे هل تحب أن تدخن؟ आपल्याला धूम्रपान करायला आवडेल का आपल्याला धूम्रपान करायला आवडेल का هل تحب أن ترقص؟ आपल्याला नाचायला आवडेल का आपल्याला नाचायला आवडेल का هل تحب أن تتنزه؟ आपल्याला फिरायला जायला आवडेल का आपल्याला फिरायला जायला आवडेल का أحب أن أدخن मला धूम्रपान करायला आवडेल मला धूम्रपान करायला आवडेल هل تريد سيجارة तुला सिगारेट आवडेल का तुला सिगरेट आवडेल का هو يريد شعلة نار ولاعة त्याला पेटवण्यासाठी पाहिजे त्याला पेटवण्यासाठी पाहिजे أحب أن أشرب شيئا मला काहीतरी पेय हवे आहे मला काहीतरी पेय हवे आहे أحب أن آكل شيئا मला काहीतरी खायला हवे आहे मला काहीतरी खायला हवा आहे أحب أن أريح نفسي قليلا मला थोडा आराम करायचा आहे मला थोडा आराम करायचा आहे أحب أن أسألكم شيئا मला आपल्याला काही विचारायचे आहे मला आपल्याला काही विचारायचे आहे أحب أن أطلب منكم شيئا मला आपल्याला एका गोष्टीबद्दल विनंती करायची आहे मला आपल्याला एका गोष्टीबद्दल विनंती करायची आहे أحب أن أدعوكم لشيء मला आपल्याला आमंत्रित करायचे आहे मला आपल्याला आमंत्रित करायचं आहे عفوا ماذا تريد حضرتكم आपल्याला काय घ्यायला आवडेल आपल्याला काय घ्यायला आवडेल هل تريد حضرتكم قهوة؟ آپلالا كوفي چالل کا؟ آپلالا كوفي چالل کا؟ أو تفضل حضرتكم شاي؟ كي آپن چاہا پسند کرال؟ كي آپن چاہا پسند کرال؟ نريد أن نذهب إلى البيت. آمحالا گھری جائچے آہے. आम्हाला घरी जायचं आहे هل تريدون تاكسي سيارة أجرة तुम्हाला टॅक्सी पाहिजे का तुम्हाला टॅक्सी पाहिजे का يريدون أن يتصلوا بالتليفون त्यांना फोन करायचा आहे त्यांना फोन करायचा आहे الرجاء الذهاب إلى www.book2.de لمطالعة الكتب مع الدروس الصوتية